रात्रिकालीन अभिवादन प्रिय गजरमन, यहाँहरू सुनिरहनु भएको छ मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन कालिका एफएम 95.2 कार्यक्रम गजर सरोवर। आजको नयाँ अङ्कमा यहाँलाई स्वागत गर्न म आइपुगेको छु। दर्पण पारेका मित्र राकेश हुनुहुन्छ र म छु यहाँहरूका माझमा विजय राज अधिकारी। जो यहाँहरू गजलप्रति झुकाव राख्नुहुन्छ, नेपाली साहित्यको मूल विधाका रूपमा विकसित भइसकेको एउटा गजल विधामा रुचि राख्नुहुन्छ, ती रुचि राख्ने श्रष्टाहरूका लागि निकै फलदायी रहनेछ अबको यो समय, किनकि हामी कार्यक्रम गजल सरोवरको शनिवासरीय बसाइमा विशेष गरी नेपाली साहित्यका अग्रज, नेपाली साहित्यमा पनि गजल विधामा दखल राख्ने र हरेक नव श्रष्टाहरूका लागि मार्ग निर्देश गर्न सक्ने त्यस्ता श्रष्टाहरूसँग, त्यस्ता अग्रजहरूसँगको कुराकानी प्रस्तुत गर्छौ। आजको अङ्कमा पनि हामी यसै सिलसिलामा उपस्थित भएका छौ। म केही बेरपछि जानकारी दिनेछु आजका श्रष्ट को हुनुहुन्छ भनेर, तर त्योभन्दा अगाडि कार्यक्रम गजल सर्भरमा म तपाईँलाई एउटा सूचना दिन चाहन्छु। आदि गजलकार मोतीराम भट्टको सम्झनामा खुल्ला गजल प्रतियोगिता 2069 हुँदैछ, जो मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन कालिका एफएम 95.2 आयोजना गरेको हो। यही भाद्र 1 गते शुक्रबार मोती जयन्तीका दिन कालिका एफएम परिसरमा बिहान ठिक 10 बजे तपाईँ सहभागी हुन सक्नुहुन्छ। तर त्यसभन्दा अगाडि तपाईँले आफ्ना लेख जो गजलहरू हुन् त्यसको एक प्रति कालिका एफएममा दर्ता गरिसकेको हुनुपर्छ। र नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक मोतीराम भट्टको 147 जन्म जयन्तीको अवसरमा मोती तिम्रो सम्झनामा नामक कार्यक्रम कालिका एफएम परिसरमा पात्र 1 गते हुँदैछ, र हामी गजल विधामा कलम चलाउनु हुने श्रष्टाहरू र नवसर्जकहरूको लागि र अग्रजहरूका लागि मात्र होइन, हामी विदेशमा रहेका आम नेपाली श्रोताहरू जो हामीलाई सुनिरहनु भएको छ उहाँहरूलाई पनि हाम्रा कार्यक्रममा सहभागिता गराउने चाहना अनुरूप तपाईँहरूका पनि कुनै गजलहरू छन् भने रेकर्ड गराउनुहोस् 527-156 वा 57 फोन गर्नुहोस् जुनसुकै बेला, र ती गजलहरू पनि हाम्रो प्रतियोगितामा सहभागी रहनेछन्। हामीले यो जानकारी दियौँ कार्यक्रमको शुरूआतमा, र पनि आजको अङ्कतर्फ अब केन्द्रित हुन चाहन्छु। आजको अङ्कमा हामीसँग एकजना अग्रज साहित्यकार हुनुहुन्छ, गजलकार हुनुहुन्छ, उहाँका धेरै खालका कृतिहरू प्रकाशन भइसकेका छन्। कविता सङ्ग्रह किन नहोस्, खोजमूलक लेखहरू किन नहोस्, समालोचना सङ्ग्रह किन नहोस्, मुक्तक सङ्ग्रह, निबन्ध सङ्ग्रह किन नहोस्, हरेक विधामा दखल राख्नुहुने र विशेष गरी तपाईँ जो गजलका पारखी हुनुहुन्छ उहाँहरूले पढ्नु भएको एउटा 2064 प्रकाशित समय समयका स्वरहरू भन्ने गजल सङ्ग्रह उहाँको प्रकाशित भइसकेको छ। हामी केही बेर पछि उहाँलाई स्वागत गर्छौँ। अहिले पनि म छिटो ढिलो नगरिकन एउटा मिठो गजल आवाज यहाँहरूका माझमा प्रस्तुत गर्न चाहन्छु। काम हैन कुरा मात्रै कस्तो देश भयो मेरो, काम हैन कुरा मात्रै कस्तो देश भयो मेरो, बगली चाहितै टुहुरा मात्रै कस्तो देश भयो मेरो बगलीमा छुरा मात्रै बगलीमा छुरा मात्रै कस्तो देश भयो मेरो कस्तो देश गजल आवाजपछि यहाँलाई हार्दिक स्वागत छ। रात चिपन्द अवस्थामा छ, बर्खाको समय, बाहिर व्याकुता कराउने केही नोइजहरू आउने गर्छ। यहाँहरूभित्र रेडियो मधुर पारामा सुनिरहनु भएको छ, खुसी लागेको छ। र पनि हामीसँग एकजना स्रष्टासँग अबको केही समय सुस्ताउने प्रयास छ। हामीसँग आज तपाईँलाई थाहा छ कि मैले अगाडि केही कृतिका नामहरू लिन साथ तपाईँलाई थाहा भइसक्यो आज को हुनुहुन्छ भनेर। उहाँ हुनुहुन्छ वरिष्ठ साहित्यकार, विशेष गरी हरेक विधामा कलम चलाउनु हुने अग्रज व्यक्तित्व कपिल अज्ञात। आउनुहोस्, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई। धन्यवाद विजयजी। मैले केही पृष्ठभूमिमा एउटा कार्यक्रमको बारेमा भन्नुपर्दा लामो समय गर्नु पऱ्यो। अब हामी कार्यक्रममा अब केही सिन रहन्छौँ, आजभोलिका दिनहरू कसरी बिताउनुहुन्छ यहाँले? आजभोलि आफ्नै लाभ हानि नहरिकन शब्द र अर्थसँग खेल्ने अर्थात् आफ्ना टुटे फुटेका संवेदनाहरूसँग खेल्ने क्रिया त निरन्तर चलिरहेको छ। त्यस्तो अनुभूतिको लामो यात्रा गर्ने परिस्थिति भने छैन, त्यस्तो अनुकूल योजना परिसकेका छैन, वातावरण पनि त्यस्तै छ। जे होस्, प्रकृति वसात साहित्यप्रति अनुराग राख्ने एउटा भित्री इच्छा र त्यसप्रतिको क्रियाशीलता चाहिँ निरन्तर मन्द गतिले भए पनि चलिरहेकै जस्तो लाग्छ। तर हरेक व्यक्तिसँग दुईवटा जीवन हुन्छ नि, अझ भन्ने नै हो भने व्यक्तिभित्रका जीवनहरू धेरै थरीका हुन्छन्। एउटा पेसागत जीवन एकातर्फ जान्छ, एउटा आफ्नो करियरका लागि लगाइने जीवन एकातर्फ हुन्छ। अब मैले यहाँलाई भने यहाँले आफूभित्र कतिवटा जीवन भेट्नुहुन्छ? यसरी हेर्दा त जीवन त धेरै खण्ड खण्डमा वर्गीकृत छ। आफ्नो अब पेसा, शैक्षिक जीवन, व्यावहारिक जीवन, सांस्कृतिक जीवन र त्यस्तै अन्य जीवनका विभिन्न शैलीहरू छन्। तर पनि सबभन्दा प्रिय चाहिँ जुन प्रकृति वसात आउने जसमा चाहिँ कुनै लाभ हानि छैन, त्यो जीवन नै बढी प्रियकर लाग्छ। अब विशेष गरी हामी गजल सरोवरमा आज रहँदाखेरि गजलकै विषयमा कुराकानी गरौँ। यहाँले समय समयका स्वरहरू गजल सङ्ग्रह प्रकाशन गर्नुभएको छ 2064 सालमा। 2064 सालमा गजल सङ्ग्रह प्रकाशन गरिसकेपछि आज 69 सालको यो सङ्घारमा आइपुग्दाखेरि, 69 सालको यो मध्यधारमा आइपुग्दाखेरि कसरी हेर्नु भएको छ यो गजल सङ्ग्रह प्रकाशन पछि पनि र हालसम्मको गजललाई? अब त्यो क्रम त एकपटक गजल सङ्ग्रह धेरै समयपछि समय समयका स्वरहरूले नै यो धेरै समयपछिको सङ्कलन हो भन्ने सन्देश त्यो शीर्षकले नै दिएको छ। त्यसपछि लगभग एक गजल सङ्ग्रहलाई पुग्ने रचना राशि र एक मुक्तक सङ्ग्रहलाई पुग्ने रचना राशि जम्मा भइसकेका छन्। त्यो अनुकूल समयमा त्यो निस्कने योजना, त्यो क्रम चाहिँ छ र म त्यसप्रति प्रकाशनप्रति आशान्वित छु। अब तपाईँका पाठकहरू जो यति बेला रेडियो सुनिरहनु भएको छ, कपिल अज्ञातको अब के चाहिँ नयाँ आउँदैछ बजारमा, अथवा कुन खालको चाहिँ लेख, रचना, साहित्य के आउँदैछ भनेर पर्खनेहरूका लागि कुनै त्यस्तो नयाँ समाचार छ? अब त्यो आफ्नै स्वान्त सुखाय लेख्ने हो, अरूका रचना हेरेर मेरा पाठकहरू बढे बढेनन् अथवा त्यो समय सापेक्ष समाज सापेक्ष भयो भएन र मेरा रचनाहरू प्रसार भए भएनन् भन्ने चिन्तातिर भन्दा प्रकृतिले आफूलाई जे दियो त्यसैको उपयोगप्रति लाग्ने इच्छा छ र यसरी चाहिँ के छ भने प्रचार प्रसारमा आउने र त मेरो रचना पाठकहरूले रुचाइदिएनन् अथवा पढिदिएनन् भन्ने प्रति गुनासो मेरो छैन। वास्तवमा प्रकृति प्रेमी धेरै हुनुहुँदो जस्तो लाग्यो मलाई तपाईँ। प्रकृति भन्नाले अब अरूका रचना हेरी, परम्परा हेरी, त्यो जति मेरो प्रकृति पुग्न सक्छ कि सक्दैन, म पनि त्यस भावना संवेदनाहरूसँग खेल्न सक्छु कि सक्दिनँ। यथार्थमा म पहिले शारीरिक खेलाडी थिएँ, म कबड्डीको अहिलेको हिसाबले भन्नुहुन्छ भने अब जसले च्याम्पियन भन्छन्, म त्यो एउटा प्रान्तकै खेलाडी थिएँ। त्यसपछि म संवेदनातिर खेल्न थालेँ, एउटा छुट्टै यस किसिमको आनन्द यसबाट पाइन्छ भन्ने मलाई। त्यति बेला तपाईँलाई त्यो जीवनलाई जिउनको लागि त्यति बेला ओलम्पिक भइदिएन कि? होइन, त्यो एक त कबड्डी खेल त ओलम्पिकमा समावेश पनि छैन, तर त्यो जुन ठाउँमा त्यो खेलको चर्चा थियो, त्यो जुन वाहवाही थियो, वास्तवमा त्यो त्यसरी रेकर्ड गर्ने समय भएको भए त्यस्ता धेरै रेकर्डहरू मेरा हुन्थ्यो होलान्। तर जुन मेरा जुन सहकर्मी मित्रहरू छन्, म खेलमा कति अगाडि थिएँ, अग्रसर थिएँ र उहाँहरूले मलाई उत्साह र प्रेरणा उमङ्ग कति दिनुहुन्थ्यो भन्ने कुरा मेरो समकालीन साथीहरूलाई थाहा छ। एकदमै प्रिय गजलमन यहाँसँग कुराकानी गरिरहँदाखेरि थोरै उहाँको साहित्यिक जीवन त छँदैछ र पनि उहाँको एउटा स्मरणमा रहेको एउटा खेल जीवन पनि हामीले कायौँ, होइन कवीर सर? हजुर। अब हामी मूलधारमै आउँ फेरि। यहाँको मैले गजल सङ्ग्रह हातमा देखिराखेको छु, हजुर, समय समयका स्वरहरू गजल सङ्ग्रह, हजुर। अब यो गजल सङ्ग्रह प्रकाशन भएको यतिका समय भइसकेका छ र यो बिचमा तपाईँले फेरि तिनवटा कृतिमा हात हाल्नुभयो, शान्ति र संविधान समसामयिक लेख सङ्ग्रहमा सम्पादकीय सम्पादक बनेर कहाँ त्यहाँ रहनुभयो र त्यहाँ आफ्नो पनि एउटा लेख राख्नुभयो, त्यस्तै निर्वात स्वरहरू कविता सङ्ग्रह, त्यस्तै लोक साहित्यिक समालोचना पनि यहाँले प्रकाशन गर्नुभयो, तर गजल सङ्ग्रह प्रकाशन भएन नि यो बिचमा। अब फुटकर रूपमा पत्र पत्रिकामा त गजलहरू आइरहेका छन् र जुन तहमा स्तरमा यो जुन निस्किएको छ समय समयका स्वरहरू त्योभन्दा अझ अलिकति राम्रो उत्कृष्ट स्तरमा निस्कियोस् भनेर धैर्यको फल मिठो हुन्छ भन्ने केही राम्रो चिज पाउनु प्रतीक्षा गर्नुपर्छ भन्ने हिसाब किताबले आफूभित्रभित्रै चाहिँ योजना चाहिँ बनाइराखेको छ। जस्तो अब तपाईँले यति बेला समय समयका स्वरहरू तपाईँको हातमा गजल सङ्ग्रह छ, योभन्दा तल्लो अथवा यसलाई माथ गर्ने त निकाल्नै पर्यो, होइन? अब त्यो प्रयास गर्ने हो, यति कृत्य यदि सिद्ध कोत्रो दोष, प्रयास गर्दै जाँदा त्यो प्राप्त हुनु पनि सक्छ नहुनु पनि सक्छ, तर कोसिस चाहिँ जारी छ, कोसिस चाहिँ जारी छ। अब सुनौ न यहाँका चाहिँ गजलहरू केही छैन, अब यहाँहरूका गजल मैले देखिरहेको छु, केही लेखहरूमा छन्, केही किताबमै छन्। हजुर, म अब समय समयका स्वरहरूमा भन्दा अहिले हालैको यो सन्देशमूलक होस् भन्ने हिसाब किताबले म एउटा गजल वाचन गर्न चाहँदैछु। जनजनको मन बडा बोर छ आजभोलि, सरकार समेत बहुत कमजोर छ आजभोलि, राजनीति भयो जब यहाँ गए गुज्रिएको, देशभरि चुलिएको फोहोर छ आजभोलि, देशभरि चुलिएको फोहोर छ आजभोलि, एकता र सद्भावहरू भए छिन्न भिन्न, एकता र सद्भावहरू भए छिन्न भिन्न, शक्ति र सत्ताकै मात्र स्वर छ आजभोलि, सडकमा निस्किरहन् जति सुकै नारा जुलुस, दलभित्रै स्वार्थको बागडोर छ आजभोलि, दलभित्रै स्वार्थको बागडोर छ आजभोलि, हिमाल पहाड तराई भए आफै पराई, हिमाल पहाड तराई भए आफै पराई, गणतन्त्र भित्रै भण्डा फोर छ आजभोलि, गणतन्त्र भित्रै भण्डा फोर छ आजभोलि, के हुन्छ अज्ञातहरूको त्याग र बलिदानले, के हुन्छ अज्ञातहरूको त्याग र बलिदानले, सिंहदरबार विदेशीको खोर छ आजभोलि, सिंहदरबार विदेशीको खोर छ आजभोलि। बडो ठुलो प्रहार छ साहित्यमा कलम चलाउँदाखेरि। हामीले हिजो मात्रै गाई यात्रा सकेका छौँ र गाई यात्राका साप्ताहिक कार्यक्रमहरू चलिराखेका छन्। एकदमै प्रहार, यस्तै खालका प्रहारहरू गाई यात्राको बेलामा पनि गरिरहन्छ, तर नेपाली साहित्यले उस्तै प्रहार गरेका छ, कलाकारहरूले उस्तै प्रहार गरेका छन्, मिडियाहरूले उत्तिकै वाजटकको रूपमा काम गरिराखेका छन् र पनि अव्यवस्था यत्तिकै छ नि। अब यो त के छ नि, मुलुकको विडम्बना नै हो। हाम्रो भौतिक रूपले देश नै एउटा भूपरिवेष्टित छ जसबाट के छ भने हामीले जुन जसलाई नेता भन्छौँ वास्तवमा यो मुलुकमा मेरो दृष्टिमा नेतै छैनन्, नेताहरू चाहिँ वास्तवमा एजेन्ट छन्। यो राजनीति भनेको एक प्रकारको व्यवसाय छ, यो लोकतन्त्र भनेको एक प्रकारको विज्ञापन हो, जनता भनेको बजार हो, यो चाहिँ कार्यकर्ता भनेको शिर सदस्य हो। वास्तविक मौलिक राजनीति नै यहाँ भइरहेको छैन र मूल नेता नै यहाँ जन्मिरहेका छैन। यी त चाहिँ के छ भनेदेखि नेता होइन, एजेन्ट जस्तो लाग्छ नि। र यिनीहरूको यो राजनीति भनेको व्यवसाय र एक प्रकारको यो कम्पनी हो, जुन पार्टी भनेको कम्पनी हो, पार्टी एन्ड राजनीति, राजनीति व्यवसाय, पार्टी कम्पनी, नेता एजेन्ट, कार्यकर्ता शेयर सदस्य, लोकतन्त्र विज्ञापन, जनता बजार। राजनीतिको परिभाषा बडो जटिल र संक्षेपमा रहेछ है। हजुर, अनि यस्तै संक्षेपमा प्रहार गरिएका कुनै यस्ता अरू रचना जो यहाँले गजल लेख्नुहुन्छ अरू छन् भने हामी सुन्दैछौँ, किनकि आज समय पुरै यहाँको। अब म ऐनालाई नै प्रतीक र बिम्ब बनाएर एउटा गजल भन्न जाँदैछु। यथार्थ देखिन्न भने चित्र के काम छ ऐना, यथार्थ देखिन्न भने चित्र के काम छ ऐनाको, दृष्टिविहीन छ भने नेत्र के काम छ ऐना, देखिन्न उज्यालो नभई दृश्य रूप राशि, अन्धकार छ भने सर्वत्र के काम छ ऐनाको, अन्धकार छ भने सर्वत्र के काम छ ऐनाको, उपादेयमै त सुन्दर बन्छन् उपयोगका वस्तु, उपादेयमै त सुन्दर बन्छन् उपयोगका वस्तु, बाहिरी खोज गर्ने भित्र के काम छ ऐनाको, देखेपछि गर्नै पर्छ दाग पुछ्ने प्रयास, देखेपछि गर्नै पर्छ दाग पुछ्ने प्रयास, अपवित्र छ भने चरित्र के काम छ ऐनाको, अपवित्र छ भने चरित्र के काम छ ऐनाको, यथार्थ देखिन्न भने चित्र के काम छ ऐनाको, दृष्टिविहीन छ भने नेत्र के काम छ ऐनाको, देखिन्न उज्यालो नभई दृश्य रूप राशि, अन्धकार छ भने सर्वत्र के काम छ ऐनाको, अन्धकार छ भने सर्वत्र के काम छ ऐनाको। वास्तवमा लेख्ने बेलामा म तपाईँलाई सोध्न मन लाग्यो, कस्तो समयमा लेख्नुहुन्छ यहाँले गजल लेख्दाखेरि, अथवा यहाँका धेरै निबन्धहरू आइसकेका छन्, मुक्तक आइसकेका छन्, कस्तो सिचुएसन, कस्तो लेख्नुहुन्छ यहाँले? अब प्रेरणाका तिनवटा कारक हुन्छन्, निमित्त कारक, प्रेरणा कारक र उपादान कारक। सृजनशील व्यक्तिले तिनवटा तत्त्वहरूबाट प्रेरित भएर सिर्जना गर्छ। सृजन प्रक्रियाको सन्दर्भमा शास्त्रीहरूले भनेका कथनहरूमा र कहिलेकाहीँ अरूको कुनै घटनाबाट प्रेरित भएर पनि सिर्जना गरिन्छ, कसैले प्रेरणा दिएर पनि सिर्जना गरिन्छ, घटनाले आफू दुखित भयो, पीडित भयो, त्यसको प्रतिकार स्वरूप पनि सिर्जना गरिन्छ। कसैले चाहिँ भनौँ न धेरै ठुल्ठुला साहित्यकारहरूको बिरालो हेरेर लेख्ने अथवा रेलमा चढेर लेख्ने अथवा श्रीमती अघि लागेर लेख्ने अथवा प्रेमिका भएर लेख्ने यस्ता विभिन्न बानीहरू, त्यस्तो कुनै खास निश्चित बानी चाहिँ छैन। तर कोही यस्तो नि मैले सुने अँध्यारोमा हजुर सानो प्रकाशमा मात्र लेख्ने, जो ठुला ट्युबलाइटहरू यस्तो यो मर्करी लाइटहरूका बिचमा रहेर यो उज्यालोमा त्यति धेरै सानो क्यान्डलमा होइन अँध्यारो पर्दै गएपछि सानो क्यान्डल नाइटमा जसरी हामी लोड ट्रेडिङमा प्रयोग गर्छौँ, त्यस्ता वरिष्ठ अग्र साहित्यकारहरूका केही जीवनीहरू मैले देख्दाखेरि कठिन उज्यालोमा मात्रै लेख्न आउँछ कि प्रष्ट उज्यालो, जस्तो अब देवकोटा चुरोट नखाएसम्म राम्रा कविता उनी लेख्ने लेख्थ्यो होला नि, तर अतिशय राम्रा कविता चुरोट पिएपछि आउँथ्यो। देवकोटालाई देवकोटाको सिर्जनाको प्रेरणा कारक चुरोट थियो, उनले उहाँ कसैले चाहिँ कुनै मित्रले चुरोट दिएपछि अनि तुरुन्त राम्रो कविता फुरेर लेख्ने प्रवृत्ति देवकोटाको थियो। त्यस्तै विभिन्न वरिष्ठ साहित्यकारहरूका आफ्ना आफ्ना प्रवृत्तिहरू, लेखन प्रवृत्तिहरू रहेको सुन्न पाइन्छ। अब यहाँको अर्को गजल सुनौँ, किनकि अब समय छिप्पिँदो अवस्थामा, रात गहिरिँदो अवस्थामा केही गजलहरू बाँकी छन्। रात नगुज्री नभ नखुली शीत हुँदैन कहिल्यै, आपत पर्दा साथ नदिने मित हुँदैन कहिल्यै, हेर्दै मानै कहीँ सोझै सम्बन्धले छुन्न, नगासी मनको फूल प्रीत हुँदैन कहिल्यै, रात नगुज्री नभ नखुली शीत हुँदैन कहिल्यै, आपत पर्दा साथ नदिने मित हुँदैन कहिल्यै, हुन्न केही भावनाका शब्दहरू अर्पी, लय स्वर नगुन्जी गीत हुँदैन कहिल्यै, जहाँ पनि महिमा छ मानवीय पथकै, त्याग धर्म नभई कहीँ हित हुँदैन कहिल्यै, हार्नै पर्छ जित्नलाई एक बार होइन बार बार, हार्नै पर्छ जित्नलाई एक बार होइन बार बार, नहारी यो जिन्दगीमा जित हुँदैन कहिल्यै, नहारी यो जिन्दगीमा जित हुँदैन कहिल्यै, हार्ने जितको एउटा प्रतिबिम्ब हो हजुर, त्यही भनिन्छ नि हजुर, यसरी नै चित्त बुझाउनु पर्छ हजुर, लडिन्छ उठिन्छ चित्त बुझाउनु पर्छ हजुर, के गर्नु कसो गर्नु चित्तै बुझाउनु पर्छ, अन्तिममा यो चित्त मात्रै बुझाउने बानी के हजुर हरेकको। अब उत्तरार्धमा हजुर, अब लगभग समयले पनि नेटवर्क काट्न थालिसकेको छ समयको, अब यहाँले अन्तिममा हाम्रा श्रोता तपाईँका आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ? अब अहिले गजलको लहर त खुब चलिरहेको छ, याफामहरूले यसलाई सघाइरहेका छन्, प्रेरणा दिइरहेका छन् र राम्रो परिवेश सिर्जना गरिरहेका छन्। तर जुन एउटा रुचिको विस्तार चाहिँ भइरहेको छ, तर यसमा आउने उत्कृष्टता र उत्कृष्ट कलाको अभ्यास चाहिँ अलिकति भएको छैन, किनभने गजल लेख्न जति सजिलो छ तर उत्कृष्ट गजल लेख्न त्यत्तिकै गाह्रो छ। गजल लयमा भावनामा खेल्ने र शब्दमा खेल्ने प्रयास चाहिँ अति राम्रो भइरहेको छ र अहिले प्राय पूर्व मेचीदेखि महाकालीसम्म र यी विभिन्न याफामहरूले हजारौँ गजलकारहरू र हजारौँ गजल सृजनकर्मीहरू जन्मिरहेका छन्, हजारौँ कृतिहरू प्रकाशित भइरहेका छन्। तर अब कोइलाभित्र हिरा प्राप्त गर्न कठिन भए जस्तै हजारौँ टन कोइला निस्किए पनि हिरा निस्कन त्यति नै गाह्रो छ, तर हिरातर्फको प्रयास सायद म पनि त्यही मध्ये प्रयासरत रहे पनि त्यस्तो हिरा पाउन चाहिँ अत्यन्त दुर्लभ भइरहेको मलाई अनुभव भएछ। त्यो हिरा कसरी पाऊँ भने खोजीमा कोइलाको उत्खनन नभइकन हिरा आउँदैन, हजारौँ टन कोइला र हजारौँ तह पार गरेपछि मात्रै हिरा निस्कन्छ, कोइलाबाट हिरा निस्कने हो। तपाईँको एउटा सेयरको लागि म एउटा दिमान दिन चाहन्छु भन्ने कथन छ, यति राम्रो एउटा सेयर जसको लागि म एउटा पुस्तकको त्यो गजल सङ्ग्रह नै दिन चाहन्छु भनेको, दिवान भनेको गजल सङ्ग्रह हो, त्यस्तो सेयर जुन तिर स्थायी होस्, त्यस्ता सेयरहरूको केही सेयरहरूको मात्रै हातको मलाईमा गर्ने सेयरहरूको मात्रै गजल भइदिए पनि सार्थकता गर्नु, त्यस्तो गजल आफूले आफूबाट पनि खोज्दा खोज्दै प्रयास हुन नसकेको, आफैभित्र त्यो खोज्ने प्रयास निरन्तर जारी रहे पनि आफूले त्यस्तो अनुभूत गर्न नसकेको र त्यस्तै निरन्तर खोजको प्रयासमा पाठकहरूलाई लाग्न, सृजनकर्मीहरू लाग्न म अनुरोध गर्दछु। हस्, धेरै धेरै धन्यवाद स्टुडियोसम्म आइदिनु भयो यो कुराकानीमा, विशेष गरी रातको समयको यो पाबन्दीलाई पनि हामीसँग समय दिनुभएकोमा धेरै आभारी छु। यहाँले पनि यो संस्थाले पनि मोतीराम भट्ट को बारे में गजल कार्यक्रम ल्याएर र यस्तै बेला बेलामा साहित्यकारलाई बोलाएर यसरी चाहिँ पाठकहरुमा आफ्नो साहित्यिक भावना संचार गर्ने अवसर जुन यो कालिखामले दिइरह्यो र यसप्रति आभार कृतज्ञता प्रकट गर्दै यहाँलाई पनि विजयजीलाई पनि म हार्दिक धन्यवाद दिन्छु। हस् धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो आज हामीसँग कार्यक्रम गजल सरोवरमा कुराकानी गर्नुहुँदै वरिष्ठ अग्र साहित्यकार गजलकार कपिल अज्ञात। उहाँ हुन त धेरै विधामा कलम चलाउनु हुन्छ, निबन्ध समालोचना मुक्तक पत्र संग्रह विविध खालका चाहिँ खोज अन्वेषण र समीक्षा संग्रहमा पनि आफ्ना कलमहरू चलाइरहनु भएको छ। आजको लागि यति नै। कार्यक्रमबाट म बिदा हुन्छु। नमस्कार।